www.attableeg.com, The Reviver of Iman. بسم الله الرحمن الرحيم، نحمده ونصلي على رسوله الكريم وعلى آله وأصحابه وأتباعه أجمعين، أما أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وذروا ظاهر الإثم وباطنه، صدق الله العظيم. سو جو کتاب سنا رہا تھا حضرت محمد تھانی رحمت اللہ علیہ نے، جس کا ترجمہ کیا ہے، بہت ہی اہم کتاب آپ لوگوں نے سنا ہی، انہی بزرگ کی ایک اور کتاب ہے جس کی میں نے تلخیص کیا ہے اور اپنی اس کتاب میں اس کو درج بھی کیا ہے. یہ کتاب صوفیہ، اتنی موٹی کتاب ہے الحمد للہ، اس پر تمام علماء نے لکھا تقریرات، سال پور کے علماء نے بھی یہ ہوئی، مابر الحق صاحب کو بھی معلوم ہے، بہت خوش ہوئے. حضرت مارا اندر شاہ کشمیری خدمت میں جب پیش کیا، کہا سب لوگ تو تصوف کے ختم کرنے کے درپے میں ہیں، درپے ہیں، تمہیں ایک اس کو ظاہر اجاگر کرنے کی کوشش کر رہے ہیں. بہت یہ کتاب ہے معارف صوفیہ. امریکہ میں ایک عالم ہیں، بہت بڑے جانتے ہیں نام، آئے بیٹھے ہوئے، اسی کتاب کو بنیاد بنایا ہے اور اسی پورے 4000 میل کے اندر کام کر رہے ہیں اور اس کی تلخیص بھی وہ کر رہے ہیں. دعا کیجیے اللہ تعالیٰ کو قبول فرمائے. بہت سے علماء نے اس کی تعریف کیا، اسی میں سے ان بزرگ کی بھی ایک کتاب کا ترجمہ اس میں ہے، اس کو بھی میں نے درج کیا ہے. لیکن تصویر یہ، اس کتاب کا نام الحکم ہے، رسا الحکم، مؤلفہ شیخ اسکندری، ہے نا، یہ کتاب کرنا علم تصوف میں مشہور و معروف ہے، جو تصوف کے اسرار اور رموز میں بے نظیر ہے. رسالہ الحکم مؤلفہ شیخ ابن عطاہ اسکندری، جو ابھی سنا رہا تھا، جس کو بہت پسند کیا آپ نے، تصوف میں مشہور و معروف ہے، جو تصوف کے اسرار اور رموز میں بے نظیر ہے، لیکن اس میں مضامین مبوب و علیحدہ علیحدہ نہیں تھے. کیف مطلب ہے، پہلے کہا ایسا بابو بہت زیادہ ایسا اب اسے علامہ شیخ علی متقی برہان پوری نے اس کو مبوب فرما کر اس کا نام تبیب الحکم رکھا. اس کتاب کا نام تبیب الحکم. پھر سید الطائفہ حضرت حاجی امداد اللہ صاحب محاری مکی نے کے حکم سے مولانا خلیل احمد صاحب سہارنپوری نے اس کا ترجمہ اردو میں فرمایا. حضرت حائی صاحب ترجمہ اس کتاب کو کرایہ مار تحریر ہے، اور یہ انہوں نے مولانا خلیل احمد صاحب جب چکردی صاحب کے پیر تھے، بہت بڑے آدمی، ترجمہ کرایا، جس کا نام حضرت ہے کہ انہوں نے امام النعم رکھا، نام بھی بدل رہا ہے تب. پھر اس کی شرح مولانا عبداللہ صاحب گنگوئی نے ایک مالو شیم کے نام سے تعلیم کروائی. اسی شرح سے چند مفید میں لکھ رہا ہوں، اسی شرح سے چند مفید و مؤثر اقتباسات پیش کرنے کی سعادت حاصل کر رہا ہوں. حق تبارک و تعالیٰ شرف قبولیت سے نوازے. اس کتاب کی اہمیت کے لیے یہی کافی ہے کہ ہمارے مشائخ اپنی مجلسوں میں اس کے سننے سنانے کا اہتمام فرماتے تھے. شیخ رضی صاحب مجلس کی رات چاہیے تھی. اللہ تعالیٰ ہم سب کو اس کی توفیق رحمت فرمائے. اس حقیر نے بھی اپنی خاص مجلس میں سنایا، اللہ تعالیٰ قبول فرمائے اور عمل کی توفیق رحمت فرمائے، آمین. اس کا پہلا باب، پہلا باب اس کا کیا ہے، علم کا بیان. اللہ تعالیٰ نے عجیب و غریب مضامین بیان فرمائے. علم کا بیان، علم فائدہ بخش وہی ہے، علم فائدہ بخش وہی ہے جس کی شعائیں اور جس کی شعائیں سینہ اور دل میں پھیل جائے. علم وہ علم علماء کے لیے پیش نظر رکھنے کی ضرورت ہے کہ نہیں؟ علم فائدہ بخش وہی ہے جس کی شعائیں سینہ اور دل میں پھیل جائے اور دل پر سے شکوک و اوہام کے پردے اٹھا رہے. وہ علم شکوک و شبہات جو آتے ہیں وہ سارے وہ علم اس کو اٹھا کے ختم کر دے. علم وہی ہے. بس انہوں نے اتنا ہی کہا ہے. فائدہ لکھ رہے ہیں علم فائدہ بخش اور ناپنے سے مراد ہر تعالیٰ کی ذات و صفات کا علم ہے. وہ علم اللہ کی ذات و صفات کا علم میر وہ علم ہے جس سے اس کی بندگی کی کیفیت معلوم ہوگی کیسے اللہ کی عبادت کی جائے. علم وہی ہے اللہ کی عبادت کا ڈھنگ جو سکھا دے کیسی تلاوت ہو کیسی نماز ہو کیسا ذکر ہو. سرسری تمہارا کچھ نہ کچھ چل رہا ہے وہ بھی کچھ ہی کچھ سرسری بھی کچھ ہی کچھ ہے. حقیقی ذکر سے ہم لوگ کہاں بھی آسرا نہ علم حقیقی ہے. علم وہ ہے جس سے اس کی بندگی کی کیفیت معلوم ہو. اس علم کی مثال شمع چراغ کسی ہے جب وہ کسی بندے کے دل میں ڈالا جاتا ہے اس کی شعاؤں اور انوار سے اس کا دل پر نور ہو جاتا ہے. علم آتا ہے دل میں. امام مالک کا بھی قول ہے اس میں نہیں ہے. العلم نور. علم ایک نور ہے جو قدس سے اللہ بندوں کے دلوں میں ڈالا جاتا ہے. اصل علم یہ علم سب کیا ہے یہ بنا لیا وہ بنا لیا یہ ملایا وہ ملایا اصل علم ہے. قل رب زدنی علما. نبی صلی اللہ علیہ وسلم کو حکم ہو رہا ہے کہ آپ کہیے کہ اللہ میرے علم کو بڑھا دیجیے. زدنی نبی سے علم سے بڑھ کے کس کا علم تھا؟ دوسرے علوم انبیاء کو دی گئے سب حضور صلی اللہ علیہ وسلم کو دے دیے گئے تھے لیکن اس کے باوجود اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم سے فرما رہے ہیں قل رب زدنی. آپ کہیے کہ میرے علم کو آپ بڑھا دیجیے. کون سا علم ہے؟ کوئی انتہا نہیں علم. حضرت مفتی محمود صاحب رحمہ اللہ تشریف لائے تھے افضل المعارف میں. انہوں نے اسی پہ تقریر کیا قل رب زدنی علما. معلوم جب ہوا مہا محمد احمد صاحب کو انہوں نے اس پر بیان کیا ہے تو خود مولانا نے خود بیان کیا اس کی تصویر میں مہا محمد احمد صاحب نے. عجیب و غریب اردو یہ قل رب زدنی علما. کسی بزرگ سے پوچھا کسی نے کہ اگر معلوم ہو جائے کہ آپ کا انتقال ہو جائے گا اتنی دیر میں تو آپ کیا کریں گے؟ تو کہا میں علم کی زیادتی کو طلب کروں گا. نہیں اگر معلوم ہوگا 5 منٹ کے اندر آپ پہ انتقال ہوگا تو کیا کیجیے گا؟ 1 دن کے بعد انتقال ہوگا کیا کیجیے گا؟ اس وقت کون سا عمل کیجیے گا؟ کہا میں علم کی زیادتی کو طلب کروں گا کیونکہ اللہ نے اپنے رسول کو جو امر کیا ہے قل رب زدنی علما. آپ کہیے کہ میرے علم کو بڑھا دیے. معلوم ہے اللہ کے نبی سب سے محبوب عمل یہ ہے کہ علم کی ذاتی کو طلب کیا جائے تو اس میں میں علم کی ذات. امام محمد صاحب کا بہت مشہور خلا ہے اخیر وقت میں علم ہی کو طلب کیا. کوئی علم کا معاملہ واقعہ ہے اس کا پہلے قبر الدین صاحب ہے بہت مشہور ہے. مرتے مراتے بھی علم ہی کو طلب کیا کوئی مسئلہ حل کیا اس وقت مرتے مراتے. ایسا نہ ہو جائے کہ مسئلہ حل نہ ہو اور میری جا نکل جائے. علم ایسی چیز ہے اللہ تعالیٰ ہم سب لوگوں کو علم دین علم قرآن علم حدیث سے بشر کرنا اصلی کل رب دل نہیں ہو. جب کسی بندے کے دل میں ڈالا جاتا ہے اس کی شعاؤں انوار سے اس بندے کا دل پر نور ہو جاتا ہے. اور تمام شک اور وہم خواہ متعلق دین کے ہوں یا دنیا کے ہوں ظاہر رہتے ہیں. عالم علم صحیح وہی ہے جو شکوک و شبہات کو دور کر دے, یقین لے آ دے, یقین اس کا یقین بڑھتا ہی جاتا ہے. جب یقین زیادہ بڑھے گا تو خوف و خشیت بڑھے گی. نبی صلی اللہ علیہ وسلم تم میں سب سے زیادہ میں عالم ہو زیادہ جاننے والا ہوں, اس میں سب سے زیادہ ڈرتا ہوں. جتنی وہ ڈر کیفیت زیادہ ہوگی علمی خشیت والی کیفیت بڑھے گی. بول صاحب ہم لوگ مولوی مشہور ہیں, مولوی سے ان چیزوں کو جاننا تو کرنا چاہیے. اللہ تعالیٰ ہم سب کیا جس علم میں خشیت نہ ہو, علم غروریہ اصلیہ نہیں ہے, غرور ہے جو پندار کو مجیب ہے. علم علم توادو کو سکھاتا ہے, علم جھکاؤ کو سکھاتا ہے, نیستی کو سکھاتا ہے. اور ہر عمل میں یقین اور حقیقت کے دروازے اس پر کھل جاتے ہیں, اور شہوات اور قدرات کی تاریکی اس کے دل سے نکل جاتی ہے, دور گیا. شہوات اور قدرات شرح کر رہے ہیں, بات ہو رہی ہے ان کی تو ایک سطر کی بات ہے, یہ شرح ہے. شہوات اور قدرات کی تاریکی اس کے دل سے دور ہو جاتی ہے. اور در حقیقت علم جس کا نام ہے وہ یہی ہے, اور جس علم کی اشار اور تاثیر نہ ہو وہ علم ہی نہیں, وہ محض زبانی علم ہے, کوئی رسمی علم ہے. علم رسمی سر بسر فی الاستقال معلوم فرماتے ہیں, بہت ہمارے بزرگانی پڑھتے ہیں اسے. علم رسمی سر بسر فی الاستقال نہ ازو کیفیت حاصل حال, علم رسمی سر بسر فی الاستقال کسام دشے ہے. علم رسمی سر بسر فی الاستقال نہ ازو کیفیت حاصل حال, علم رسمی صرف قیل و قال ہے, نہ اسے کیفیت پیدا ہوتی ہے نہ حال پیدا ہوتا ہے. اللہ ہم سب کو علم حقیقی سے متصل فرمائے. کم سے کم مانگے تو آدمی اللہ منی اثر کا علم نافع معمل متقبل ہے, اللہ منی اثر کا رسخن طیبن علم نافع معمل متقبل. ہمارا دیکھیے کریم دعا ہمارے حضرت فرماتے تھے, یا ایوہ رسول کلو من طیبات وعمل صالحا, اے رسولو طیبات کو کھاؤ عمل صالح کرو. تو میں نے مناسبت کسی ملک میں بیان کیا تھا, اسی ریاض سے حضور نے دعا فرمائی, اللہ منی اصل جسم طیب, اس کے طیب کو مقدم کر دیا. ورنہ آدھے سے علم کو مقدم کرتے ہیں, عمل کو مقدم کرتے ہیں. نبی نے کیوں اس کے طیب کو مقدم کیا؟ اس وجہ سے اللہ نے خود فرمایا, یا ایوہ رسول کلو من طیبات وعمل صالحا. معلوم ہوا کہ جس کے طیب پر عمل صالح مرتب ہوتا ہے, علم نافع مرتب ہوتا ہے, اور علم نافع پر عمل صالح مرتب ہوتا ہے, ترتیب ہے رزق. اسی بنا پر نبی صلی اللہ علیہ وسلم نے فرمایا, دعا ہے اللہ منی اثر رزقا طیبا و علما نافع و عملا متقبلا. بہت بہت عالم سے بہت خوش ہوا تھا کہ اتنا جوڑ آپ نے لگایا, اللہ منی اثر رزقا طیبا, رزق طیب, رزق طیب پر مرتب ہوتا ہے علم نافع, اور علم نافع کو مرتب ہوتا ہے عمل صالح. شہوات در حقیقت علم جس کا نام ہے وہ یہی ہے, جس علم کی شان اور تاثیر نہ ہو وہ علم ہی نہیں, وہ محض زبانی علم ہے. بس ختم ہو, شرح ختم ہو. اب اثر آ رہا ہے, عمدہ علم وہ ہے جس کے ساتھ خوف خدا بھی ہو. شیخ لکھ رہے ہیں, اتنی لکھا انہوں نے, عمدہ علم وہ ہے. اب شرح ہمارے علماء کر رہے ہیں, خوف خدا یہ ہے کہ قلب میں حق تعالیٰ کی عظمت اور جلال. خوف خدا اللہ کے, اللہ ہم کو دیکھ رہا ہے, اللہ ہماری اس حرکت کو بھی دیکھ رہا ہے, بولنے کو بھی سن رہا ہے. خوف خدا یہ ہے کہ قلب میں حق تعالیٰ کی عظمت اور جلال ہو. جب علم کے ساتھ یہ صفت بھی ہو تو وہی سب سے بہتر علم ہے. اور علم کیا ہے؟ غروریہ علم ہے, جسے اللہ کی معرفت ہو, اللہ کی خشیت ہو. جتنی معرفت بڑھے گی اتنی خشیت بڑھے گی. خوف خدا یہ ہے کہ قلب میں حق تعالیٰ کی عظمت اور جلال ہو. جب علم کے ساتھ یہ صفت بھی ہو تو وہی سب سے بہتر علم ہے. اس لیے کہ حق تعالیٰ نے ایسے ہی علم والوں کو اپنے کلام پاک میں تعریف فرمائی ہے. ذاتِ ارشاد ہے انما یخش اللہ من عباد العلماء. جو شرح انما یخش اللہ من اللہ سے یخش اللہ نہ پڑھنا میں لکھا رہتا قرآن میں انما یخش اللہ نہیں یخش اللہ مقول ہے. یہ اللہ سے وہی لوگ ڈرتے ہیں جو عالم ہے. علم کا خاص ہے یہ, یعنی اللہ تعالیٰ سے ان کے بندوں میں سے علماء ہی ڈرتے ہیں. پر جس علم کے ساتھ خشیت یعنی خوف خدا نہ ہو وہ علم نہیں ہے. لوادی میں سے اور نہ ایسا شخص عالم حقانی ہے, نہ عالم حقانی نہ عالم ربانی. بس علامت عالم کی خوف خدا ہے اللہ سے ڈرنا. اور خوف خدا کی علامت اتباع شریعت ہے. جب اللہ کا خوف ہوگا تو اس کی اطاعت کرے گا اور نمبرداری کرے گا. بس علامت عالم کی خوف خدا ہے. اور خوف خدا کی علامت اتباع شریعت ہے. اگر اتباع شریعت نہیں ہے تو سمجھ لو کہ خوف خدا بھی نہیں ہے. جو چاہے بولے جو چاہے کرے یہ عالم نہیں. عالم کی شان کچھ اور ہی ہوتی ہے. اللہ ہم سب لوگوں کو علم سے بہروت حقیقی علم سے بہروت. جس علم کے ساتھ دنیا کی رغبت ہو اور دنیا داروں کی خوشامت ہو اور دنیا کمانے ہی میں توجہ ہو, تکبر اور بڑی بڑی تمنائیں آرزوئیں ہوں اور آخرت سے غفلت ہو, ایسا علم نہیں. علم نہیں ایسا علم علم نہیں ہے. اور ایسا عالم انبیاء علیہ الصلوۃ والسلام کے وارثوں میں سے شمار نہیں ہوگا. العلماء ورثۃ الانبیاء وہ ہیں جو خشیے. خود نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا, بخاری کی روایت کسی نے میں سب سے بڑا عالم ہوں اس وجہ سے سب سے بڑا ڈرنے والا ہوں. علم کے ساتھ خشیت مالا لازم. انبیاء بنی اسرائیل کے جو علماء تھے وہ عالم تھے لیکن دنیا دار تھے. ان کو عالم نہیں کہا گیا, وہ ورثۃ الانبیاء نہیں. چھوڑ دیا تھا انہوں نے علم کے جو مقتضیات تھے اس کو چھوڑ دیا تھا. حضور اکبر صلی اللہ علیہ وسلم نے فرمایا ایک عالم یہودی عالم کو, یہ کیا تم نہیں جانتے کہ مسئلہ یہ ہے؟ یہ مسئلہ تم نہیں جانتے؟ کہاں جانتے ہیں, کیوں نہیں تم صاف کرتے؟ کہا پیٹ کی وجہ سے. عالم کی کامیاب عالم کی جو عالم کی کامرانی دنیا کی وہ عالم ہے ہی نہیں. عالم کی کامیاریوں کیا شعر ہے, بہت اچھا شعر ہے. خیر جس علم کے ساتھ فرماتے کیا, علم کے ساتھ اگر تجھ کے خدا خوف ہو تو تجھ کو فائدہ بخشے, ورنہ وہ تیرے لیے ذرہ جیسا ہے. اتنی لکھ رہا عالم مولانا, یہ لکھ رہا شیخ. علم کے ساتھ اگر تجھ کے خوف تجھ کو خدا ہو تو وہ تجھ کو فائدہ بخش ہے, ورنہ وہ تیرے لیے ذرہ جیسا ہے فائدہ. جس علم کے ساتھ خوف خدا ہو, جس کی حقیقت اوپر بیان ہو چکی ہے, ایسا علم دنیا و آخرت میں نفع بخش ہے. اور جس علم کے ساتھ یہ صفت نہ ہو وہ دنیا و آخرت دونوں میں مضر ہے, نقصان دہ ہے. علماء حقانی اور غیر حقانی میں یہی فرق ہے کہ علماء حقانی خوف خدا کی صفت کے لیے ہوئے ہوتے ہیں. علماء حقانی خوف خدا کی صفت لیے ہوئے ہوتے ہیں. علماء دنیا خدا سے ندر اور اپنے علم پر مغرور و متکبر ہوتے ہیں. ایک مالوشی ہے بس ترجمہ کر دیا. اللہ تعالیٰ سب کو عمل کی توفیق دے. ذرا سا توبہ کے متعلق وہ بھی عمل ہوتا ہے. तौबा कर लिया। इनका बयान हो गया जितना करना था, वो तो दो सफर में कर दिया उन्होंने, तो हम चरा हुई इतना हो गया। तौबा का बयान, कल क्यों कल मुनव्वर हो सकता है, और हाल यह है कि अग्यार मौजूदात की सूरतें उसके आईने में मुनक्कश है। दिल में जब अग्यार ही अग्यार है तो कैसे मुनव्वर होगा। जिक्र हर पाक अल्लाह का जिक्र पाक है, वो पाक ही जगह पर जाना चाहेगा, बल्कि अल्लाह ताला की तरफ क्यों कर सह कर सकता है, हालांकि वो अभी शहवात नफसानिया के कैद में मुकैद है, बल्कि खुदा ताला की बारगाह आली में दाखिल होने की कैसे तमा कर सकता है, जबकि वो अपनी गफलतों की नापाकी से पाक नहीं हुआ, कैसे दरबार में जाएगा। गंदा कपड़ा पहन करके आदमी हाई कोर्ट में नहीं जाता, कचहरी में नहीं जाता, तो अल्लाह की कचहरी में बगैर दिल की सफाई कैसे जा सकता है। अल्लाह हम सब लोग गंदा किताब में था, उसकी बरकत से बरकत, इसको भी सुना दें, ये भी उन्हीं की किताब है, तो ये थोड़ा थोड़ा है। खुदावंद ताला के बारगाह आली में दाखिल होने के क्यों कर तमा कर सकता है, जबकि वो अपने गफलतों की नापाकी से पाक नहीं हुआ है, बल्कि दकाए के असरार के समझने की क्यों कर तवक्को रखता है, जबकि वो अपनी नाजेबा हरकतों से बाहर नहीं आता। उसको क्या हो, इल्म के नकात और दकाए कैसे मालूम होंगे, कि दिल में तो खुराफात है। फादर लिख रहे हैं, जबकि दिल के आयने में दुनिया और दुनिया की चीजें, माल और दौलत, आबरू औलाद, जायदाद और ख्यालात और बेहुदा आर्ज़ुएं और बातिल तमन्नाएं घुसी हुई हैं, तो ऐसा दिल कैसे रोशन हो सकता है। एक दिल में दो चीज जमा नहीं हो सकती, अल्लाह भी है गैर अल्लाह भी नहीं है, कुछ निकालना है। जब इन चीजों की तारीकी दिल से दूर हो, उस वक्त दिल में नूर का गुजर होगा, और जो दिल ख्वाहिशात नफसानी की जंजीर में मुकैद हो, इस शबो रोज उसी ख्याल में गुजरता हो कि ये शय खाऊं और फला लिबास पहनूं और फला औरत से निकाह करूं, फला चीज खरीदूं, ऐसा दिल वाला खुदा की तरफ कैसे चल सकता है। अलबत्त उस चक्कर में इसके इसलिए कि उसके पांव में तो उन ख्वाहिशों की बेड़ियां पड़ी हुई हैं। हमारे बुजुर्ग तजर्बा करना है ये कालदरबार, इसलिए कि उसके पाँव में तो इन ख्वाहिशों की बेड़ियां पड़ी हुई हैं, जिसके पाँव में बेड़ियां हों वो कैसे चल सकता है। ये भी उन्हीं की किताब है तजर्बा, और जिसके पाँव में हजरत हाजी इमदादुल्लाह साहब ने इस किताब का तजर्बा उन्होंने किया, खलील अहमद साहब के कालदर, और जिसके पाँव में बेड़ियां हों वो कैसे चलता है। अगर उसके अदल व इंसाफ से मुठभेड़ हो गई तो कोई गुनाह सगीरा नहीं, और अगर उसके फर्ज का सामना हुआ तो कोई गुनाह कबीरा नहीं। डरो, सगीरा से भी बचो, अगर उसके अदल व इंसाफ से मुठभेड़ हो गई तो कोई गुनाह सगीरा कबीरा ही समझो। सगीरा हमारे एतबार से अल्लाह के नजीक, जो अल्लाह की नाफरमानी है चाहे सगीरा हो वो तो बड़ा ही है। अगर अदल इंसाफ पर ना आ जाए तो सगीरा पतन को जानने में भेज सकता है, और अगर उसके फजल का सामना हो जाए तो कोई कबीरा कबीरा नहीं, हजार कबायर हो जन्नत में भेज सकता है अल्लाह। बहुत माथानी बहुत जाएगा। अगर उसके अदल इंसाफ से मुठभेड़ होगी, बहुत उम्दा लिखा था माँ अब्दुल मजीद दरियावादी ने, बांग्लादेश में 40,000 आदमी मारे गए, इससे कम नहीं लिखा, बहुत उमदा बोलता है। अगर गौर करो तो अब भी अल्लाह के फजल ही का मामला अदल कर रही है, अदल का मामला होता है सब करोड़ खत्म कर दिया है गुनाहों में, क्या क्या इतला था वहां, अपने गुनाहों को भी देखो, फिर परेशानियां हम देखते हैं। आप मदरसे से यहाँ तक आइए, गुनाह ही गुनाह तो नजर आते हैं, चलना मुश्किल है, कहाँ से तुम्हारे एतराज़ आया, मर्जी के लिए 5 रुपया तुम नहीं दे सकते, कुछ हम लोग एतराज नहीं करते, खाने पीने में नहीं देख सकते, यहां से वहां तक वो फजूलियात इसराफ चलना मुश्किल होता है। अब भी इन हालात में भी आप यहां से वहां तक चलना मुश्किल है, भाई मोटर से चलना मुश्किल, मुसलमान ही तो है, नाचना गाना कोई कम हुआ कुछ नहीं, कुछ भी करते हैं फजूलियात इसराफ, बुखल से ज्यादा इसराफ की मजम्मत है। पर कहीं देखा है बुखल में दूसरे रुपया रोक लिया, इसराफ से मासी काम किया, बुखल से गुनाह बढ़ेंगे नहीं, और इस्लाम में गुनाह की इशात होती है, इसीलिए लिखा बुखल में क्या रुपया नहीं खर्च किया, अच्छे बुखल में ये अच्छे काम में नहीं खर्च किया, नहीं किया, लेकिन इस्लाम में यह कि बुरे काम में सर्फ किया, बुरे काम की इशात किया। आप यहां से वहां देखिए क्या हालत है, देखें आंख उठाना मुश्किल, आंख का गुना मुजयन चीजों को देखना है, इनको देखना भी अच्छा नहीं लगता, ना कि गुना खुशबू सूंघना है। हजरत उमर इब्न अब्दुल अजीज के यहां खुशबुओं का धर्म आया, खुशबू अतर कहा था बादशाह से, लेकिन अपनी नाक को बंद किए हुए थे, उनकी बीवी ने भी पूछा, देखिएगा इसको मुझे अब तक याद है, कहा नाक आप क्यों बंद किए हुए हैं, कहा खुशबू की का मजा क्या है सूंघना है, तो मैं नहीं चाहता कि जकात के माल से या जो सदका का माल है खुशबू उसको मैं सूंघू मेरे काम, इतना बचा इतनी बड़ी बारी चीज है मुझे तो इसकी इसकी क्या देखने में लज्जत है, तो उसको देखो भी नहीं, आंख का गुनाह इन चीजों को देखना है और उसको देखना ये देखना ही लज्जत, भाई मुझको तो ये चीज याद रहती है, मैं अमल नहीं कर पाता लेकिन है ये, जब से मैंने सुना है उमर इब्न अजीज, देख लीजिए जहन में है कि खुशबू से अपने लगे, कहा क्यों ये ना क्यों बन गए, कहा खुशबू के का फायदा क्या है, खुशबू सूंघना अतर सूंघना, तो मैं सदके के खुशबू से सूंघना भी बगैर इख्तियारी तरह से नहीं बन गया ताकि खुशबू न जा पाए। उमर अला उनकी उनकी खिलाफत अला मिन हाजिर राशिदा थी, खुलफाए राशिदीन ने जिस तरीके से उसी तरह उमर इब्न अब्दुल अजीज ने किया, उनकी बीवी भी उसी थी, 9-10-20 लाख का जेवर पहने हुए थी। जब अमीर हुए कहा अगर तुम हमारे साथ रहना चाहती हो तो ये बैतुल माल का ये हार है इसको दाखिल कर दो, वरना फिर मुझसे तुम अलग हो जाओ, फौरन दाखिल कर दिया बैतुल माल, कितनी बड़ा हार हो वहां के लिए तो पकड़ की चीज है। आखिरत का ख्याल उम्र इब्न अब्दुल अजीज खुशबू नहीं, अल्लाह ताला इन बातों के जहन में दाखिल कर दे तो अमल की तौफीक हम सब, वहां तो तकवा ही काम है, अल्लाह का खौफ खशियत भी वहां काम है, नाज़ अंदाज़ काम नहीं आएगा वहां, तो अज़्ज़ इनके साथ ही काम आएगा, अपने को कुछ नहीं समझना, कुछ होना मेरा जिल्लत और खारी का सबब है, यह है मेरा इलाज कि मैं कुछ भी नहीं हूं, कुछ होना मेरा जिल्लत और खारी मामू होना मसा बाकी अपने को मिटाए हुए थे। अगर आइसक्रीम आई हदन ने उठाया, फिर उनका नवासा बड़े सामने के बाद ले जाओ खा जाओ, मैं खाऊंगा तो गुनाह ही करूंगा, मैंने खुद सुना है माशा सुना, लोग समझते हैं भाई जला लिया, अरे अल्लाह के सामने उनका जला देखो कि कैसा इनके सारी से जला, ऐसा ऐसा जला नहीं कहेगा क्या है आज जी कुछ मैं ये कुछ होना मेरा जिल्लत और खारी का सबब है, ये अमली तौर से आना चाहिए, हुब्बे जा हुब्बे माल ये सब चीजें क्या है रिया, इन यसीर रियाय शिर्क हुब्बे जा तो समझते भी नहीं, हुब्बे जा यही है कि तसद्दुर को वो चाहे, तसद्दुर का लफ्ज सरदारी को चाहना, उसके ऐसी जगह पर बैठना, ये हुब्बे जा की अलामत खास है, तो सदु मेरी सरदारी की जब फूट के वहां यही इमामत का भी है, यही तालीम का भी है, दवा दो यार को बने यहाँ हर गाँव में आने जाने कोई फायदा नहीं। असल चीज तो ये है मौलाना, आजिजी का आना, नेस्टी का आना, पस्ती का आना, ये है मेरा हजरत का बिल्कुल इसी को अमर था। बिल्कुल कुछ होना मेरा जिल्लत खारी का सबब है, ये है मेरा एजाज कि मैं कुछ भी नहीं हूं। वहां मोहम्मद अहमद बिल्कुल बादशाह रसुल्ला था का भी यही अंदाज मुझसे खुद ख्वाब में कहा हजरत ने कम जमान, मैंने तो अपने को मोरी होना भी जाहिर नहीं किया, उनको तालीम दिया कि देसी क्या करो, ख्वाब मैंने देखा कबू जबान, मैंने तो अपने को मैंने मौलवी होना मौलवी का जवाब भी मैंने नहीं पहना ताकि लोग मुझको मौलवी न समझे। यह हजरत बादशाह का जो पढ़ाइए फरमाते हैं हजरत थानी ने लिखा कि मैं तो अपने कुत्तों से भी बदतर बदतर समझता हूँ। खतरी का अजर नकल है कि नकल है। एक औरत आई मैं ये खत पढ़ा उन्होंने हमारी माँ लेके यहाँ आप जानते हैं आई कहा कि जब माँ थानी जैसे लोगों का माँ शाह सुल्ला था भी यहाँ तो हम लोग का क्या हाल होगा। मैंने कहा तरीक यही है मिटाना। सही सुलबा नदवी से हजरत थानी ने ये कहा, उन्होंने कहा कि हजरत मुझको कोई नसीहत कीजिए। फरमाया आप तो खुद आलिम फाजिल है, ये नहीं बुरी लिखा तो कुछ ना कुछ कह दे, सख्त नहीं हजरत मराठी का एहतराम करते थे। सही सुलबा नदवी ने कहा आप खुद आलिम फाजिल है, मैं आपको क्या नसीहत करूं, मगर जो अपने बुजुर्गो सुना वही कहता जहां तक हो सके अपने को मिटाइए। रोने लगे नदवी तो रोते ही है। ये तरीक मौलाना जिसे भागते हैं मुश्किल है ये दौड़ना होना सब। एक दफे हम लोग आए एक कब्रिस्तान था बहुत दूर पड़ता है बहुत दूर, ये कब्रिस्तान नहीं वो अब वो दारागंज के करीब का कब्रिस्तान है बहुत अल्लाह बहुत गर्मी थी अपने अजीज का है। तो हमारे एक हमसे बड़े आदमी थे उन्होंने कहा हजरत बड़ी गर्मी थी बड़ी धूप थी चर्चा धूप में मिट्टी देने गए थे घंटों रहे उसी मैदान में याद क्या उन्होंने कहा था इसलिए कि अपनी मुशक्कत को जाहिर करें। हजरत ने फरमाया वाकई मुझे याद है मुझे कहीं भी देखेगा नहीं सीने पर लिखा हुआ है। फरमाया सब आसान है लेकिन जो मैं करता हूं वो मुश्किल नहीं। मैं क्या नेस्टी और फराइयत अपने को कुछ न समझो ये आप लोग समझाने के लिए कहता बस हजरत ने कहा ये सब आसान है धूप में रहना चाहे गोलना ये सब आसान है लेकिन जो मैं कहता हूं फराइयत वो मुश्किल। मेरे सामने की बात है कि अब उस कहने की बात है ये हजरत के कुछ दायर हुआ उसी वक्त जिस पर वो किया था उसकी मौत हो गई। हम लोग सब लोग खुश हो गए ये हजरत ने ऐसा कहा खुशियों की बात है ये सब आसान है ये करामत वाले सब आसान है इसको लिए फिर रहे हो जो मैं कहता हूँ फराइज तो वो मुश्किल है वो तुम नहीं करोगे कहा कर जिक्र भी नहीं करना जो मैं जो सामने आया करामत कुछ नहीं मिटाया आपने बहुत मिटाना सबसे बड़ी बात है। हजरत थानवी तशरीफ ले जा रहे थे लखनऊ खुद माँ अली मियां से मैंने सुना माँ अब्दुल गनी साहब गए इधर रायबरेली के शेख को इल्हाम हुआ कि माँ थानवी जा रहे हैं उनको ले आया खुद मैंने अली मियां से सुनाई है। जब अली मियां से कहा गया कि हजरत वहां के शेख ने ये ख्वाब देखा है अली मियां क्या कहा हाँ मेरी सआदत है इस वक्त जाना है मेरे शोहरत का सबब बनेगा इस वजह से मैं इसको गवाना नहीं करता मैं दूसरे मौके पाऊंगा बताए समझ गए। ये हमारे बुजुर्ग आदमी शोहरत से बचते थे नाम से माथानवी कहा हजरत खलवत को जी चाहता है भागा कोई चीज कहा नहीं, खलबत नहीं इख्तियार करो, खलबत में शोहरत है, शोहरत में आफत है, खलबत में शोहरत ये है तारीख वगैरह, तारीख तो यही रहेगा, बदलेगा नहीं, नेस्टी और फरायत ही तारीख है। हर ताला की सिफत अदल और इंसाफ का अगर आदम में जहूर हो और हमारे साथ इंसाफ हो, अदल का मामला हो, तो अदरा से अदना गुनाह भी सवीरा नहीं कबीरा है। भेजे कोई कर सकता है सही है गुनाह, यानी मन छोड़ी गुनाह पर दस दस साल पर छोड़े आते हैं, छोड़े आते हैं, बल्कि सब के सब कबीरा और काबिल गिरफ्त तो मुआफ़िज़ है। इसी के ऐसे बड़े जलील कदर की जिसकी जलालत और अजमत की कोई इंतहा नहीं, और ऐसे बड़े मोहसिन की जिनके एहसान बेशान है, अदना न फरमाने में इस दर्जा सख्त है कि हलाक कर दिए जाने के काफिर है। सवेरा कबीरा देख रहे हो, नजर बद देखा अल्लाह की मर्जी के खिलाफ है, अगर इसी नजर एक नजर बद पर जहन्नम भेज दिया अल्लाह को इख्तियार है, और हजारों गुनाह 99 कत्ल किया था 100 पूरा कर दिया, अल्लाह के मफर का दरवाजा खुला है, सिर्फ नीचे आए उसके लिए भी गुजाइश है, और अगर उसके फजल और करम का सिफत जाहिर हो, हमारे साथ फजल का मामला हो, तो हमारा बड़े से बड़ा गुनाह भी कबीरा नहीं, बल्कि सब सगार, बल्कि लाशय महद है और माफ है। इस बिना पर मार्फत की बात है, ये समझ के सवीरा ना करो कि सवीरा है, अगर ये समझ के सब हुए तो अल्लाह की नाफरमाई का सवीरा और कबीरा काबिल मुआफ़ज़ा है। अगर हजार कबीरा किया और अपने को नादिम समझा कि हम गुनाहगार हैं, हम मुजरिम हैं, हम जहन्नम में भेजे जाने लायक, अल्लाह की रहमत जोश में आएगी और जहन्नम में भेज देगी। ये दो बात शुरू कर दिया, अल्लाह ताला हम सब लोगों को इन तालीमात पर अमल करेंगे। असल असल खान का आयत यही है और असल तज़किया नफ्स यही है, कुछ होना मार का बहुत उमदा शेर है हमारा, कुछ होना मेरा जिल्लत और खार, कुछ होना यानी अपने को समझना, मैं इसकी शरह करता हूँ, मना कुछ होना नहीं, होना तो ठीक है लेकिन उस पर नजर आना ये गलत है, कुछ होना मेरा जिल्लत और खारी का सबब है, ये है मेरा एजाज, मैं कुछ भी नहीं। अल्लाह ताला हम सब लोग इन तालीमात का अमल की तौफीक दे। इस किताब का तारीफ हमें कर दिया मारी भी सूफिया, इसी रसाले से जमा बहुत ही रसाले, अब दस्तूर सालिकीन जो आ रही है इसी के नायक हैं लोग, दस्तूर सालिकीन लेकुर रब आलमीन आज छप रही है वो अल्हम्दुलिल्लाह आ जाएगी, दस्तूर सालिकीन लेकुर रब आलमीन, ये अल्लाह इन कामों को भी आप सब उसमें शरीक हैं, अल्लाह आप सब उनको जजा करे। देखिए मौलाना जो अभी गए हैं, पूरी किताब हमारी 1100 कितने सफा की है, उसको देख रात भर देखते रहे, अभी गए नहीं देख सके, 10वीं दिन पूरी देख चुके हैं, मैं देख रहा रहता हूँ शायद मुझसे कोई गलती हो मैं तो दुरुस्त हो जाए, दुरुस्त हो जाए, दुरुस्तगी की देता हूँ कि आप देख लीजिए मुझसे चूक हो सकती है, गलती हो सकती है, अल्हम्दुलिल्लाह सारी की किताबें सही साबित हो रही हैं, और किसी ने आज तक हमारी किताब हजार हजार सफा लिखा हुआ है नहीं, हजार हजार बस, ये अल्लाह ताला का शुक्र है कि सब ने पसंद किया, सब ने उस पर लिखा, हमारी कितने लोगों ने लिखा इस पर, सहारनपुर के मोहसिन ने लिखा, दूसरे सलमान ने वगैरह सब ने लिखा इस पर, अल्लाह ताला इसको कबूल फरमाए और हम लोगों को अमल की भी तौफीक बनाए, अल्लाह सही इल्म से और सही इबादत से सही तस्किया से हम सब लोगों के कुलूब को मुजयन फरमाए और आरस्ता फरमाए, अब बना था अल्लाह اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك بھائی دعا ہے اللهم اعنا شیخ رضی صاحب سے ہم لوگوں کو اجازت دی سبھی کی اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين برحمت سيد النبي الكريم صلى الله تعالى عليه وسلم يا الله یہ مشائخ جنہوں نے کتابیں لکھی ہیں طریقے وضاحت کیا ہے جن حضرات نے ترجمہ کیا تفسیر کیا خوبی کیا اللہ ان سب کو جزائے خیر فرمائے ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین